कहाँसम्म पुगेला यसै गरी खोच्याएर कहाँसम्म पुगेला यसै गरी खोच्याएर छुट्याउन पर्ला बाटो छुट्याउन पर्ला बाटो पुग्ने ठाउँ सच्याएर कहाँसम्म पुगेला यसै गरी खोच्याएर अबर झै भए पछि डुलुवाया मन बोकी अबर झै भए पछि डुलुवाया मन बोकी आकसलाई ओढेको छु धरतीलाई ओछ्याएर आकाशलाई ओढेको छु धरतीलाई ओछ्याएर छुट्याउन पर्ला बाटो छुट्याउन पर्ला बाटो पुग्ने ठाउँ सच्याएर कहाँसम्म पुगेला यसै गरी खोच्याएर ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला घर पुग्नु परे हिँड मनुलाई पछ्याएर घर पुग्नु परे हिँड मनुलाई पछ्याएर छुट्याउन पर्ला बाटो छुट्याउन पर्ला बाटो पुग्ने ठाउँ सच्याएर कहाँसम्म पुगेला यसै गरी खोज्छ।